दिवस। You have a message. Your messages, your dedications. This is all about your SMS. This is SMS 92. This program is sponsored by Galaxy Academy, Dhurabazar, Sindhuli. नमस्ते नमस्कार भन्दै आज पनि आइसकेको छु म तपाईँकै रेडियो सेटमा, घर घरमा, गाउँ गाउँमा, मोबाइल सेटमा, पक्कै पनि तपाईँकै रमाइला भन्दा रमाइला मेसेजहरू पढ्नको लागि रहौ। आज चाहिँ मङ्गलबारको दिन तपाईँकै मेसेज पढ्नको लागि आज पनि उपस्थित भइसकेको छु। हामी आउने गर्दछौँ हरेक हप्ताको सोमबार, मङ्गलबार र बुधबार ठिक 8 बजेदेखि करिब करिब 8:45 सिन्धुली जिल्लाकै पहिलो रेडियो स्टेसन रेडियो सिन्धुलीगढी एफएम 92 मेगाहर्जको यो फ्रिक्वेन्सी मार्फत तपाईँको घर घरको रेडियो सेटमा, त्यसै गरी मोबाइल सेटमा तपाईँले सुन्न सक्नुहुनेछ। हामी यस प्रोग्राममा चाहिँ सदा चाहिँ तपाईँकै रमाइला चाहिँ जोक्सहरूले भरिएका, माया प्रेमका कुराहरूले भरिएका, तपाईँका सम्झना, तपाईँको चाहिँ शुभकामना, यी सारा कुराहरूलाई समेटेर मजाको चटपटै पाराको चाहिँ प्रोग्राम लिएर आज नै उपस्थित भइसकेका छु। प्रोग्रामको नाम हो एसएमएस 92। हामी 92 मेगाहर्जमा एसएमएस बेस्ट प्रोग्राम, तपाईँको एसएमएसमा आधारित भएर हामी चल्ने गर्छौँ। तपाईँले नै पठाउनुभएका एसएमएसहरूलाई हामी प्रोग्राममा अन एयर गर्ने गर्दछौँ। आवाज हो सुमन बरालको, टेक्निकली सपोर्ट छ अञ्जन राणाको। तपाईँ भर्खरै मात्रामा एसएमएस पठाउन मन लागिरहेछ, प्रोग्राममा सहभागिता हुन मन लागिरहेछ भनेदेखि एसएमएस गर्न सक्नुहुन्छ। त्यसको लागि कुनै गाह्रो कुरो छैन, जस्ट तपाईँको मोबाइलको मेसेज बक्समा जानुपर्नेछ। टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, त्यसपछि तपाईँको म्यासेज लेख्नुहोस्, त्यसपछि नाम लेख्नुहोस्, ठेगाना लेख्नुहोस् र पठाउनुहोस् 37799 मजाले हाँसी हाँसी रमाई रमाई म्यासेज गर्नुहोला। म हाँसी हाँसी रमाई रमाई पढिदिन्छु। के चाहियो त यहाँ भन्दा होइन, हुनसक्छ तपाईँको दिमागमा हरेक किसिमका तनावहरू हुनसक्छ, हरेक किसिमका बोझहरू हुनसक्छ, पक्कै पनि सबैको दिमागमा त्यो त हुनै नै छ। दिनभरि जे जसरी तपाईँको दिन बित्यो, कतै कार्य बोझ भयो, तपाईँलाई टेन्सन भयो या अब के भयो भयो होइन, त्यो सब कुरालाई ट्याक्क कट अफ गरिदिनु यहाँ। अब चाहिँ 45 मिनटसम्म पुरै रमाइलो तरिकाले बिताउनको लागि रेडी भएर बस्नुहोला, किनकि हामीसँग रमाइला रमाइला गीत सङ्गीत पनि छन्, कुनै लेटेस्ट गीत सङ्गीतहरू छन्, कुनै अलिकता पुरानो भए पनि दामी दामी गीतहरू छानेर ल्याएछौँ। तपाईँ मजाले गीत सुनेर इन्जोय गर्न सक्नुहुन्छ, त्यो सँगसँगै तपाईँले मेसेज गर्न सक्नुहुन्छ। तपाईँको मेसेजहरू म एकैछिनमा लिएर आउँछु। गीत सुनौँ यति बेला सुरुमा, गीत सुन्दै मेसेज टाइप गर्नुहोला। के मनमा फुरिरहेछ तपाईँलाई, के गर्नुभयो दिनभर होइन, के छ भोलिको योजना, या तपाईँको मनमा कसैले एकदम रिस उठिरहेछ, वा कसैसँग चाहिँ तपाईँलाई एकदम पश्चाताप भइरहेछ कि मैले गल्ती गरेँ कि भने, त्यसको लागि सरी माग्ने, एक्सक्युज माग्ने, यो सबै बाटो हो। यो सबैको लागि तपाईँले सक्नुहुन्छ हामीलाई सम्झन, हामी मार्फत तपाईँको एसएमएस पठाउन सक्नुहुन्छ। हामी तपाईँको मेसेजलाई चाहिँ हामी अन एयर गर्नेछौँ, तपाईँको इष्टमित्र आफन्तजनहरूसँग पुऱ्याउनेछौँ। भन्दै भन्दै भन्दै म धेरै बेर किन कराइराख्नु होइन, रमाइलो रमाइलो मेसेजहरू फटाफट पढ्नुभन्दा अगाडि एउटा चाहिँ बबाल किसिमको तपाईँलाई सङ राख्दैछु, त्यस पछाडि म उपस्थित हुन्छु तपाईँको लागि। चाहिँ यति बेला एउटा चाहिँ इङ्ग्लिस सङ राख्दैछु म तपाईँलाई, आई हेट यु आई लभ यु वाला चाहिँ होइन, त्यो गीत सुनिसकेपछि तपाईँ ट्याक मजाले म्यासेज गर्नुहोला। म्यासेज पढ्नलाई म आइहाल्छु, पठाउने आइडिया एकचोटि दिँदैछु। जानुहोस् मोबाइलको म्यासेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, म्यासेज लेख्नुहोस्, नेम लेख्नुहोस्, एड्रेस लेख्नुहोस्, पठाउनुहोस् 37799। But I'm still missing you, and I can't see the end of this. Just wanna feel your kiss against my lips, and now all this time is passing by. But I still can't seem to tell you why. It hurts me every time I see you, realize how much I need you. I hate you, I love you, I hate that I love you. Don't nobody else above you. I hate you, I love you, I hate that I want you. You want her, you need her, and I'll never be her. I miss you when I can't sleep, or right after coffee, or right when I can't eat. I miss you in my front seat. Still got sand in my sweaters from nights we don't remember. Do you miss me like I miss you? Fucked around and got attached to you. Friends can break your heart too. And I'm always tired, but never of you. If I pulled a U on you, you wouldn't like that shit. I put this reel out, but you wouldn't bite that shit. I type a text, but then I never mind that shit. I got these feelings, but you never mind that shit. Oh, oh, keep it on the low. You're still in love with me, but your friends don't know. If you wanted me, you would just say so. And if I were you, I would never let me go. I don't mean no harm, I just miss you on my arm. Wedding bells were just alarms. Caution tape around my heart. You ever wonder what we could have been? You said you wouldn't and you fucking did. Lie to me, lie with me, get your fucking fix. Now all my drinks and all my feelings are all fucking mixed. Always missing people that I shouldn't be missing. Sometimes you gotta burn some bridges just to create some distance. I know that I control my thoughts and I should stop reminiscing. But I learned from my dad that it's good to have feelings. When love and trust are gone, I guess this is moving on. Everyone I do right does me wrong, so every lonely night I sing this song. I hate you, I love you, I hate that I love you. Don't want to, but I can't put nobody else above you. I hate you, I love you, I hate that I want you. You want her, you need her, and I'll never be her. All alone I watch you watch her, like she's the only girl you've ever seen. You don't care, you never did. You don't give a damn about me. Yeah, all alone I watch you watch her. She's the only thing you ever see. How is it you never slowly killing me? I hate you, I love you, I hate that I love you. Don't want to, but I can't put nobody else above you. I hate you, I love you, I hate that I want you. You want her, you need her, and I'll never be her. Welcome back after this very beautiful and very melodious musical version. कस्तो लाग्यो, रमाइलो भन्दा पनि दामी लाग्यो होला, एकदम मन सुने खालको थियो. I hate you, I love you, I hate that, I love you, you want her. यस्तै यस्तै भनिरहेको थियो होइन, कति धेरै पीडा छ है. आफूले मन पराएको मान्छेले अरू कसैलाई मन पराइदिन्छ, अनि त्यो माया प्रेमको शब्द, त्यो धोकाएको शब्द यति मिठो आवाजमा, यति मिठो म्युजिकका साथ हामी सुन्न पाउँदा अलिकता मनमा मजा आएको, आनन्दको अनुभूति पक्कै पनि हुँदो सबैजनालाई. अब कुराकानी नगरौँ धेरै, किनभने तपाईँको धेरैभन्दा धेरै मेसेज मसँग मजाले आएर थुप्रिरहेको छ. भर्खरै पनि तपाईँ मेसेज पठाउन चाहनुहुन्छ भने जान सक्नुहुन्छ, मोबाइलको मेसेज बक्समा टाइप गर्नुहोस् SDS, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् तपाईँको मेसेज, नेम, एड्रेस, अनि पठाउनुहोस् 37799 मा. यो बाटो भएर तपाईँ मजाले मेसेज पठाउँदै गर्नु होला. यति बेला भने मलाई लाग्दैछु तपाईँकै मेसेजतर्फ आजको लागि फर्स्ट एसएमएस रहेको छ. सुरुवातमा एउटा मेसेज म लिँदैछु. हेलो सुमन दाई, के छ खबर लेख्नु भएको छ? एकदम ठिकठाक छ, तपाईँको के छ होइन? म रातमाटाबाट अनिता मगरलाई, अनिताजीले पठाउनु भएको रहेछ. हाम्रो एकदम ठिकठाक छ, अनिताजीको पनि पक्कै राम्रो होला. मेरो साथी मनिषालाई आई मिस यु भनेर लेख्नु भएको छ, मात्र एकदम प्यारी मिल्ने साथीको धेरै याद आएछ कारण एकदम मिस यु भनेर चाहिँ नभनिकन बस्न सक्नु भनेर ठ्याक्क पठाइहाल्नु भएछ. ल मनिषाजी, अब पालो तपाईँको. अब अनिताले यति माया गरेर तपाईँलाई सम्झिसकेपछि तपाईँले नि रिप्लाई दिनु भएन भने फेरि मन खिन्न होला, फेरि भोलिदेखि त्यो म्यासेज नआउला होइन. अब म्यासेज भटाभट लेखेर पठाइहाल्नु होला. अर्को म्यासेज छ, हेलो दा, के छ न्यू खबर? खाना भयो त? आई एम अनिस बुढाथोकी फ्रम रानीचुरी 7, माई फ्यामिलीलाई मिस यु दा लेख्नु भएको छ. थ्याङ्क यू सो मच अनिसजी. अब घर परिवारलाई एकदम धेरै सम्झिरहनु भएको छ. खुसी लाग्यो यति धेरै माया गर्नुहुन्छ तपाईँ घर परिवारलाई सँगसँगै हामीलाई पनि. अर्को म्यासेज छ, माथि उड्ने हेलिकप्टर तल हिँड्ने ट्र्याक्टर. ठिक छ, माथि उड्ने हेलिकप्टर तल हिँड्ने ट्र्याक्टर एसएमएस 92 बिरामी भयो भने म बन्छु डाक्टर. वाह वाह वाह, जताततै नक्कली डाक्टरको चाहिँ बिग बिगी छ, फेरि तपाईँले पनि फेरि झन् बिरामी बनाइदिनु भयो भने त खतम बर्बाद हुन्छ त यार. दा नमस्कार, के छ खबर? माम हाम भयो त लेख्नु भएको छ, मजाले माम हाम भइसक्यो. आई एम भद्रकाली नौ बोहोरेबाट अभागी बिनु रसाइली. दा माई अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल, नेक्स्ट एसएमएसमा भेटौँ ल भाइ लेख्नु भएको छ. थ्याङ्क यू सो मच बिनुजी. अब किन दुःखी हुनुभयो तपाईँ यसरी अभागी हुनुभयो यो कुरा चाहिँ मलाई अलिकति बुझेन होइन, तपाईँको राइटको कुरा हो, तपाईँ के लेख्न चाहनुहुन्छ नाममा त्यो चाहिँ खासै सरकार भएन, तर अलिकति हौसला वर्धक अलिकति एनर्जेटिक चाहिँ राख्नु भएको भए झन् बबाल हुन्थ्यो. अभागी दुःखी त त्यो अलिकति सुन्दै मन खिन्न हुन्छ क्या, त्यस कारणले मात्र मैले भने हौ केही छैन, तर अभागी लेख्दैमा अभागी हुने, भाग्यमानी लेख्दैमा भाग्यमानी हुने त्यो चाहिँ हुँदैन. हेलो दा, मलाई एउटा मान्छे देखि नि यस्तो रिस उठेको छ नि, त्यसलाई भेटेँ भने 2 मिनट कुटेर बेहोस बनाइदिन्छु. त्यो सुनिल हो अरे ल, सुनिलजी जोगिएर बस्नु चाहिँ कसको यति धेरै रिस आइरहेको छ, के गरिदिनु भएको नि तपाईँले? नाम भने छैन, 253 चाहिँ अन्तिममा चाहिँ नम्बर चाहिँ 253 छ उहाँको साथीको चाहिँ मोबाइल नम्बर. हामी सबै भन्दैनौँ किनकि अब यो हामीले गर्दा कसैले त्यो नम्बर मिसयुज नगरौँ भन्ने चाहिँ चाहना हो, त्यस कारण लास्टको मात्र नम्बर भनिदिइरहेको छु मैले, 3 डिजिटहरू. 253 हुने साथीले चाहिँ पठाउनु भएको नम्बर, सुनिलदेखि चाहिँ हरामै रिसाइरहनु भएको रहेछ होइन, किन हो त्यो कुरो? अब यसो मिलेर त्यहाँनिर मिलाउनु होला तपाईँहरू बिचको ग्यापिङ के छ होइन, अनि हामी सधैँसम्म पठाउनु सुनिलजी म्यासेज, यतातिर म मिलाइदिइहाल्छु कुरो. अर्को म्यासेज छ, विपनीमा मात्र होइन तिमीलाई सपनीमा पनि देख्न चाहन्छु. वा हो, यो त राम्रो नि, कतिले सपनीमा देखेर विपनीमा देख्न चाहिरहेको हुन्छ, उहाँले चाहिँ विपनीमा मात्र देखेर नपुगेर अब सपनामा पनि देख्न चाहनु भएको छ. बाचुन्जेल मात्र होइन तिमीलाई मरेपछि पनि भेट्न चाहन्छु. हाई द, के छ खबर? आई एम शीतल कान्छी तमाङ फ्रम मरिन मथौली. यो गर्मीमा पुरा शीतल भन्ने बित्तिकै पनि अलिकति शीतलको अनुभूति हुँदो रहेछ. मरिनजीबाट पठाउनु भएको छ शीतल कान्छी तामाङले. दादा, मेरो फ्रेन्ड्स एन्ड फ्यामिलीलाई 143 भन्न चाहन्छु. ओके बाई लेख्नु भएको छ, ल मैले भनिदिइसकेँ शीतलजी तपाईँको सम्पूर्ण साथी एन्ड फ्यामिलीलाई चाहिँ एकदम धेरै माया गरिरहनु भएको छ शीतलजीले है. अर्को म्यासेज छ, हाई सुमन ब्रो, माम खानु भयो त, के छ हजुरको खबर? अनि अनि अनि सन्चै हुनुहुन्छ साथीहरू? शमशेर, सोम, दिनेश, दिल, गोपाल, अनुजा, मनिका, सी के लेख्नुभयो, सिमरनलाई मिस यु र मन्दिरालाई लभ यु. मन्दिरा, किन रिसाएको हो? नरिसाउनु भन्न चाहन्छु. दा अभिषेक मगर सिन्धुली हाल केटिएम ल, अभिषेकजीले पठाउनु भएको छ काठमाडौँदेखि. मन्दिराजी अलिकता रिसाउनु भएको क्या अरे, किनकि उहाँले त्यही भनेर म्यासेज लेख्नु भएको छ. नरिसाउनु होला, धेरै माया गरिरहनु भएको छ तपाईँलाई, अन्य सम्पर्क साथीहरूलाई धेरै सम्झिरहनु भएको छ. अभिषेकजी थ्याङ्क यू सो मच, काठमाडौँबाट पुगेर पनि म्यासेज गर्नुभयो. प्रोग्राम सुन्नको लागि जानुहोस् तपाईँ चाहिँ फेसबुकमा सर्च गरेर प्रोग्राम सुन्न सक्नुहुन्छ काठमाडौँमा हुनुहुन्छ भने. अर्को म्यासेज लिँदैछु, नमस्ते दाई, तिन कन्याबाट सपना श्रेष्ठ एन्ड भावना. दादा खाना भयो त मेरो अल एफको लागि ल. दा लेख्नु भएको छ अल एफको लागि के हो के हो होइन, सम्झिन चाहन्छु भनेर लेख्नु भएको होला, ठिकै छ मैले भनिदिइसकेँ. अर्को म्यासेज छ यति बेला, हाई दा खाना खानुभयो? विरजको डायलग रेखाको डान्स फिल्मी डायलगहरू आउनु थाले अब जोडिएर, विराजको डायलग रेखाको डान्स फेरि फेरि आउँदिन आउँदैन लभ गर्ने चान्स. फ्रम रानीचुरी एक फिटिङबाट लभली सन्तोष तामाङ. लभ गर्ने चान्स आऊ त सन्तोषजी, ठिक छ त्यसो भए चान्स नगुमाउनुहोस् न त. अनि दा मेरो साथी कमल, राजु, अनिल, सूर्य, राहुल, तेजलाई मिस गरेको छ भन्नु ल. गुड नाइट लेख्नु भएको छ ल, थ्याङ्क यू सो मच सन्तोषजी, माया गरेर म्यासेज गर्नुभयो, फेरि फेरि पनि म्यासेज पढ्न पाउँ तपाईँको. अर्को म्यासेज छ, हेलो दा के छ खबर? अनि अञ्जन दाको हाल खबर के छ नि? आई एम भद्रकाली चार कुसुम टारबाट रन्जु तामाङ. दा आई लाइक दिस प्रोग्राम, ह्याभ अ स्वीट ड्रिम भन्नु. थ्याङ्क यू सो मच कुसुम टारका मित्र रन्जु तामाङजी, नेक्स्ट टाइम पनि तपाईँको म्यासेज पढ्न पाइयोस् यही भन्न चाहन्छु. मोबाइल तिमीलाई दिल दिए के लेख्नु भयो यार? ए मैले तिमीलाई रहेछ यार, मैले नि अब के देख्न थालेँ. मैले तिमीलाई दिल दिएँ हिरा सम्झेर, तिमीले मलाई खाइदियौ किरा सम्झेर. किरा चाहिँ खान्छन् र. मैले तिमीलाई दिल दिएँ हिरा सम्झेर, तिमीले मलाई खाइदियौ किरा सम्झेर. है त के छ खबर मेरो साथीहरूलाई बिर्सेको छैन मिस गरिरहेको छ भनिदिनु ल दादा आई एम फ्रम अमले राजबासबाट सङ्गीता तामाङ हो के वायदा लेख्नु भएको छ थ्याङ्क यू सो मच सङ्गीताजी अब मैले भनिसकेँ सङ्गीताजीले चाहिँ कुनै साथीहरूलाई नै बिर्सिनु भएको छैन एकदम सम्झिरहनु भएको छ र मेसेज गरेर चाहिँ यो कुरा हामीलाई जानकारी गराउनु भयो मैले तपाईँलाई भनिसकेको छु होइन अब तपाईँ पनि चाहनुहुन्छ कसैलाई विस गर्न चाहनुहुन्छ कसैलाई मिस गरिरहनु भएको छ कसैदेखि रिस उठिरहेछ सब कुराहरूलाई ट्याक वर्डमा चाहिँ तपाईँले चाहिँ कन्भर्ट गर्नुपर्छ वर्डमा उतार्नुपर्छ अक्षरमा उतार्नुपर्छ र त्यो कुरालाई पठाइदिनुहोस् 37799 हामी तपाईँलाई भर्खरै तपाईँको रेडियो सेटसम्म पुर्याइहाल्छौँ त्यसको लागि अगाडि एसडिएस टाइप गर्नुहोस् एक स्पेस दिनुहोस् 92 नम्बरमा 92 टाइप गर्नुहोस् फेरि एक स्पेस दिनुहोस् र लेख्नुहोस् तपाईँको मेसेज नाम ठेगाना पठाउनुहोस् 37799 अनि तपाईँलाई रिप्लाई आउँछ हाम्रो तर्फबाट त्यसपछि तपाईँको मेसेज हामीसम्म आइपुग्यो भने ढुक्क हुनुहोस् यदि रिप्लाई चाहिँ हाम्रो तर्फबाट चाहिँ आएन थ्याङ्क यू भनेर तपाईँको मोबाइलमा चाहिँ मेसेज गएन भनेदेखि चाहिँ कतै कतै मिस्टेक भइरहेछ या कतै पेन्डिङमा बसिरहेछ मोबाइलको नेटवर्कको कारणले हुनसक्छ या अरू कुनै कारणले पनि हुनसक्छ या तपाईँले चाहिँ किवर्डहरू रङ हान्नुभएको पनि हुनसक्छ त्यस कारणले एकदम मजाले सुनेर करेक्ट किवर्डहरू युज गरेर चाहिँ मेसेज गर्न सक्नुहुन्छ अर्को मेसेज हाई सुमन्दा नमस्ते खाना भयो त म प्रमिना तामाङ फ्रम मिलनचोक लेख्नु भएको छ एकदम खाना भयो त भनेर मात्र सोध्नु भएको छ मजाले खाना भइसक्यो मिलनचोकतिरको के छ होइन प्रमिनाजी अब प्रमिना अलिकता नयाँ नाम सुने फर्स्ट टाइम प्रोग्राममा फेरि फेरि मेसेज चाहिँ पढ्न पाउँ तपाईँको नाम धेरै सुन्न पाउँ मेसेज मार्फत त्यही हो हाई दा नमस्ते नमस्कार के छ हजुरको रानीचुरी टु सिरु डाँडाबाट ससिना मोक्तान अल फ्रेन्ड्सलाई मिस यु एन्ड लभ यु र विशेष गरी मेरो मनको साथीलाई बिर्सेको छैन मिस यु लभ यु भनिदिनु ल दा ओके बाई लेख्नुभएको छ ल मैले भनिदिइसकेँ ससिनाजी मनको साथीको पनि बुझिसक्नु भयो होला कसलाई भन्नुभयो मलाई भने हो भनेर पक्कै पनि है अब बुझ्ने मान्छेले बुझिदिएपछि भइहाल्यो नि हेलो दा के छ खबर अनि माम हाम भयो त आई एम मनिषा तामाङ रामपुरबाट मेरो अल फ्रेन्ड्सहरूलाई मिस यु भन्न चाहन्छु है दा के बाई लेख्नु भएको छ ल मनिषाजीले चाहिँ सम्पूर्ण साथीहरूलाई धेरै धेरै सम्झिरहनु भएको छ त्यही कुरा भन्नुभयो मैले त्यही कुरा भन्दै अर्को मेसेज हाई सुमन ब्रो माम भयो त नि अञ्जन दाको के छ नि म लङ्गुर खोलाबाट करण बस्नेत हो कि दा गुड नाइट लेख्नु भएको छ थ्याङ्क यू सो मच करणजी हाम्रो खाना भइसक्यो अञ्जनको ठिक छ मेरो पनि ठिक छ यस्तै हो तपाईँको पनि राम्रो होस् है जीवन त केवल बादल रहेछ पानी बनी झरिदिन्छ वाउ वाउ जीवन त केवल बादल रहेछ पानी बनी झरिदिन्छ माया त केवल घाउ रहेछ रोग बनी सताइरहन्छ हेलो दा के छ खबर सन्चै हो एकदम सन्चै हो म मरिन डाँडीबाट सानु लामा रे नाम चाहिँ एकदम सानो रहेछ मान्छे चाहिँ पुरै 5 फिटको होला है मेरो सबै साथीहरूलाई मिस यु उहाँ लेख्नु भएको छ सानुजीले ठुलो मेसेज मार्फत सबैजनालाई सम्झिनु भएको छ ठुलो मन बनाएर हाई दा खाना भयो के छ खबर आई एम सीता तामाङ लाम्पान 4 ओके बाई लेख्नु भएको छ थ्याङ्क यू सीताजी अरू केही पनि लेख्नुहोस् न हो कस्तो खाना भयो मात्र लेख्नु भएको खाना त भइहाल्छ नि है खाना नभइकन कसरी म यति धेरै आएर यहाँ कराइरहनु तपाईँहरूको सामु यत्रो चर्को आवाज निकालेर हेलो भाइ मेरो बुढी बिमला र छोरीलाई सम्झना र मेरो माया र माया मिलनचोकबाट सुनिल बिके लेख्नु भएको छ अब पक्कै नि भाइहरू लेखिसकेको छ मेरो दाई नै पर्नु भयो होला होइन ठिकै छ दाईले चाहिँ पुरै बुढीलाई सम्झिनु भएको छ मजाले लेख्नु भएको छ बुढी भनेर माया गरेर लेख्नु भएको होला होइन बुढी र छोरीलाई धेरै सम्झिनु भएको छ सुनिलजीले अब घरमै हुनुहुन्छ या बाहिर भएर पनि अब खुसी भइसक्नु होला जे अनि उहाँको परिवारहरू अर्को म्यासेज छ 92 प्रोग्राम एसएमएस पठाएँ के लेखेर भन्नु नि 92 प्रोग्राममा एसएमएस पठाएँ हामी दुईले लेखेर हामी सबै छक्क पऱ्यौँ सुमन दाईले जुल्फी मिलाएको देखेर ल हुँदा हुँदा रेडियोमा नि पुरै जुल्फी मिलाएको देख्न थाल्नु भएछ होइन अब के गरेर देख्नुहुन्छ त्यस्तो कुरो चाहिँ मलाई थाहा भएन त्यस्तो कुरो थाहा भएको भए त म अलिक मजाले अलि दामी गेटअप सेटअप यसो मेकअप सेकअप गरेर नि आउँथेँ होला होइन अब चाहिँ आज थाहा भयो जे भयो नि होइन हाई दा एउटा उता के लेख्नु भयो अनि माम खाइसे त माम खाइसी है अमालेबाट उर्मिला एन्ड रेजिना बम्जन भन्ने हामीलाई लगाइरहेछ कि कसो ल होला त नि अब मलाई के थाहा है के छ अर्को मेसेज फाटेको मनलाई सिलाऊ सियोले सिउँछु नभन्नु रे अँ यस्तो के फाटेको मनलाई सियोले सिउँछु नभन्नु चोखो माया पैसाले किन्छु नभन्नु जीवन जिउन गाह्रो छ एक्लै जिउँछु नभन्नु एउटा हुन्छ मान्छेको मुटु सबैलाई दिन्छु नभन्नु। वा वा वा। हेलो सुमन दा, के छ खबर? सन्चै हो, म मरिन डाँडीबाट अवागि दुखी लामा कनपा तिनको देव वाइवालाई धेरै सम्झेको छु भन्नु भन्नुहोस् ल। धेरै सम्झिनु भएको छ अरे देव वाइवालाई चाहिँ सानो लामाले। अर्को म्यासेज छ, फुलको वेदना फुललाई थाहा पातलाई होइन, फुलको वेदना फुललाई थाहा छ पातलाई होइन, मायाको संसार तिमीलाई के थाहा धोका दिइ जानेलाई। हाई दा, के छ खबर? बेलगारीबाट मुना तामाङ, माई अल एफडीलाई चाहिँ मिस यु भनिदिनु ल दा लेख्नुहोस् ओके। हेलो दा, म माझीटारबाट रोसिका हो, म मेरो विवेकलाई 143 भन्न चाहन्छु ल ओके बाई लेख्नुभएको छ ल, थ्याङ्क यू सो मच है। अब चाहिँ कसलाई मिस यु भन्नुभएको छ भन्दाखेरि विवेकलाई 143 भन्न चाहनु भएको छ माझीटारबाट रोसिकाजीले ल विवेकजी मजाले, अब के भन्ने, अब खुसी हुनुभयो होला। हाई सुमन ब्रो, खाना भयो? लेख्नु भएको छ, खाना भइसक्यो। म रानीचुरीबाट अनिस, मेरो मनको साथी सविता एन्ड पी डटलाई लभ यु एन्ड मिस यु कल मी भनिदिनु ल ओके बाई गुड नाइट लेख्नु भएको छ ल। रानीचुरीको मित्र चाहिँ लाई कल गर्नुहोला, पी डटर लेख्नु भएको छ, को कुरो बुझेर कल गर्नुहोला है, अरूले होइन नि फेरि। हाई दा, के छ खबर? म कनपा तिन बागछेडाबाट सम्झना तामाङ, अल साथीलाई मिस यु भनिदिनु ल दादा भन्नुभएको छ ओके। मैले भनिदिई पनि सकेँ सम्झना दी, सम्पूर्ण साथीहरूलाई सम्झिरहनु भएको छ सम्झनाजीले, नामै सम्झना बिर्सने कुरै हो होइन होइन। हाई दा, के छ खबर? आरामै हुनुहुन्छ? म ललित पुलामी लङ्गुर खोलाबाट, ललिता पुलामी लङ्गुर खोला हाल राममाडी भन्नुभएको छ, राममाडीका मित्र भन्नाले लङ्गुर खोलाको मित्र राममाडीमा हुनुहुँदो रहेछ, म्यासेज गर्नुभएको छ, धेरै धेरै धन्यवाद। अर्को म्यासेज लिँदैछु, दुईवटा म्यासेज पछि तपाईँलाई अर्को फेरि एउटा गीत सुनाउने हो कि भन्ने लागिरहेको छ। हाई दा, के छ हौ हालखबर? म सागर लामा फ्रम कुसुमटारबाट, मलाई साथीहरू कल गर्न भन्न चाहन्छु, नम्बर दिनुभएको छ 9816801487। हे सागर लामाजीको नम्बर हो 9816801487मा कल गर्नुहोला, अब उहाँको साथीहरूले मात्र गर्नुहोला, अरूले चाहिँ फेरि अब मलाई थाहा भएन होइन, साथी बनाउनको लागि पनि दिनुभएको के हो त्यो कुरो चाहिँ, अब ट्याक्क अब कल गरेर बुझ्नु होला, अब इरिटेसन चाहिँ नगराइदिनु होला धेरै कल गरेर होइन। हेलो सुमन ब्रो, हाउ आर यु लेख्नु भएको छ, एकदम ठिकठाक छु। इट्स मी सङ्गीता फ्रम अमले सिमले खोला, एस डटलाई 143 भन्न चाहन्छु लेख्नु भएको छ, अब को हो एस डट बुझिसक्नु भयो होला, मजाले 143 भन्नुभएको छ सङ्गीताजीले। अर्को म्यासेज छ, हाई सुमन, के छ खबर? म मरिनबाट सानु लामा, मेरो साथीहरूको नाम भन्नुपर्दा सुमन, रमेश देऊ, कमला, सुनिता, रमिता, ज्योति, मनिष, मुना, रिता, रमा, ओहो कति धेरै नाम, दिवस, देवकी, बेली, ललिता, दुर्गा, राजन, प्रतिमा र नाम छुटेको सबै साथीहरूलाई सम्झेको छु भनिदिनु ल। फ्रेन्डसिपको लागि चाहिँ दिनुभएको छ उहाँले नम्बर, फ्रेन्डसिपको लागि चाहिँ नम्बर छ 9807629374 नम्बरमा चाहिँ कल गरेर फ्रेन्डसिप गर्न सक्नुहुन्छ तपाईँले चाहिँ सानु लामाजीसँग। अर्को नम्बर छ स्मार्टको 9619776339 है। अब भने तपाईँलाई अर्को एउटा साङ्गीतिक आवाजतर्फ चाहिँ हल्का यसो मर्ने हो कि भन्ने लागिरहेको छ तपाईँलाई, साङ्गीतिक आवाजपछि एउटा रमाइलो जोक्स पनि सुनाउनेवाला छु म, मजाले हाँस्नको लागि तयार भएर बस्नु होला। त्यसपछि एसएमएस गर्नुहोला, एसएमएस गर्नको लागि चाहिँ मोबाइलको म्यासेज बक्समा जानुहोस्, टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस्, म्यासेज लेख्नुहोस्, नेम एड्रेस सब लेखेर पठाइदिनुहोस् 37799 यो गीत सँगसँगै रुम्दै गर्नुहोस्, झुम्दै गर्नुहोस्, म्यासेज पनि पठाउँदै गर्नुहोस्, एकैछिनमा आउनेछु है त। how do you feel about Vietnam tonight? It feels great to be a part of this event. Miss Hollywood, you know I'm a good dude. Kati ramro bhai, let me photograph you. Check out every angle, it's you like my favorite food. Strawberry cockpit, you taste so good. Ooh, wanna make you sweet tea on the rooftop. Worry party, KTM review. Rain, wine, or sabini. Placid, it's in my zoo. Crisp, breezy, good music, man, you can grind on me too. One thing leads to another, this party undercover. I can reach your body language, let's make you love and lovers. No candle, no spotlight, cause we got the spotlight. I'm nothing. She has a style of her own, no one can compare with her. Beautiful intellectual, her body like cold bottle. Everybody stop and stare when she walk by. To them blessed with each and every quality, hotter than supermodel. Y'all even missing thoughts, won't even compose to her shadow. Charming like Cleopatra, the only female pharaoh. Her eyes like Cupid, every blink is an arrow. Love play bong, I didn't say uncle model, said I nigga battle. My heart is flying like sparrow, but I'm trying to control. Still he doesn't listen, nothing she's taking my soul. मिस कलिउडियनको रूपको जादुमा म मग्न छु. पक्कै पनि मिस कलिउड भेटिसकेपछि को चाहिँ मग्न नहोला र होइन. बिएडको सङ थियो यो मिस कलिउड. पक्कै पनि मजाले आउनु भयो होला भन्ने लागिरहेछ. एसएमएस 92 मेगा हर्जमा हुनुहुन्छ, 92 मेगा हर्जमा हुनुहुन्छ. प्रोग्राम हो एसएमएस 92, आवाज हो सुमन बरालको. टेक्निकली सपोर्ट पाइरहेको छु अञ्जनको, अनि तपाईँ सम्पूर्ण साथीहरूको म्यासेज बुटुङ टुङ टुङ टुङ आइरहेछ मजाले, पुरै बुलेटको गोली जस्तो होइन. त्यसैले तपाईँ अझ पनि म्यासेज गर्न चाहनुहुन्छ भने फेरि पनि म्यासेज गर्नको लागि आइडिया त उयो, जानुहोस् मोबाइलको म्यासेज बक्समा, टाइप गर्नुहोस् एसडिएच, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92 नम्बरमा लेख्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, म्यासेज लेख्नुहोस्, नेम एड्रेस लेखेर पठाइदिनुहोस् 7799 धेरै हतार छ मलाई किनकि मसँग थुप्रो म्यासेज छ, टाइम थोरै छ. त्यसैले अब छिटो छिटो छिटो तपाईँको म्यासेज पढ्न जाँदैछु. त्योभन्दा अगाडि मैले एउटा जोक सुनाउँछु भनेको थिएँ होइन. जोक चाहिँ अब के त भन्दाखेरि यस्तो अरे क्या, एकजना धेरै गफाडी, अब हाम्रो साथीहरू पनि धेरै गफाडी हुन्छ, लास्टै गफ लेखेर पठाउनुहुन्छ होइन. एउटा पुरा गफाडी मान्छे रहेछ केटा, के पुरा गफ दिने मजाले. उसले चाहिँ गफले जित्नै पर्ने अरूलाई, उसलाई नजितेसम्म चित्तै नबुझ्ने, सन्तुष्टि नै नहुने, ऊ हार्न नसक्ने थियो. नजिकै अर्को गाउँमा चाहिँ उसको फेरि के भइदिएछ भने अर्को एउटा गफाडी केटी निक्लिदिएछ, पुरा डन डेन्जरवाला है. त्यसपछि त त्यो केटोलाई त तनाव भएछ, अब के गर्ने त, अब मेरो हिस्सा त मेरो ठाउँ त त्यसले लिदियो भने त बर्बाद हुन्छ, त्यसैले अब त्यसलाई त जित्नु पऱ्यो मैले भनेर त्यो केटीसँग कुरा गर्नु पऱ्यो भनेर गएछ. त्यसपछि त्यो कफाडी केटो चाहिँ केटी नजिकै पुगेर ट्याक्क, अब यसलाई चाहिँ कुरा गरेर यसलाई हराउनु पऱ्यो, यसलाई जित्नु पऱ्यो भनेर गइरहेको थियो है. अनि केटीको चाहिँ एउटा हेबिट भन्दा नि बानी भनौँ न, अब हेबिट नै भनौँ होइन, के रहेछ भने जे बोले पनि अन्तिममा चाहिँ ला अक्षर ल्याउने, ट्याक्क ठ्याक्क एन्सर दिँदाखेरि चाहिँ अन्तिममा ला अक्षर ल्याउने. मजाले केटा गइरहेको थियो गफ गर्नलाई, गएर सोधेछ, बहिनी तिम्रो नाम के हो भन्छ. बहिनीले भनेपछि शर्मिला लहेर हाँसे, बेला हजैन क्या हाँस्ने. त्यसपछि तिम्रो मम्मीको नाम भन्छ उर्मिला अरे ल. त्यसपछि बाबाको नाम भोला. अनि त्यसपछि तिम्रो घर चाहिँ कहाँ नि भनेको फेदी खोला अरे. तिमीलाई जिन्दगी के हो जस्तो लाग्छ भने रामलीला अरे ल. ओएमजी, नसकिने भयो बा यो केटीलाई भनेर केटो पुरा सोच्न थालेछ क्या. वरिपरि यस्तो हेरिरहेको थियो पुरा घोरेर होइन. त्यहाँ नजिकै एउटा यत्रो एउटा फर्सी देखेछ, अब यसलाई यही फर्सी देखाएर सोध्नु पऱ्यो कि, यहीँबाट यसलाई हराउनु पऱ्यो. पक्कै नि फर्सीलाई त फर्सीला भन्दिनँ अलि भनेर सोधेछ क्या. बहिनी यो के हो भनेर सोधेछ होइन. त्यसपछि उसले भनिन्छ सुन्तला भनेर. दत तिमीलाई त आएन छ नि दत, यसलाई त यो त फर्सी हो नि, कहाँ सुन्तला हुनु भनेको. ए होला होला रे अझ, अब हाँस्नु न खै त, बेला भइसक्यो त यार. यस्तो हो क्या, अब के गर्ने, अब जित्ने भएपछि जसरी जित्नै पऱ्यो क्या. अब सत्य बोलेर होस् झुटो बोलेर होस् अब त्यो जित्ने बानी परिसकेसम्म अब हार्न कसलाई मन लाग्छ र होइन. होला होला अब उताबाट पनि त्यस्तै भन्दै ठिकै छ. अब अर्को म्यासेजतर्फ म जाँदैछु होइन. एसएमएस तपाईँ पठाउन चाहनुहुन्छ भने एसटिएस टाइप गर्नुहोस्, 92 दिए एक स्पेस दिएर 92 लेख्नुहोस्, फेरि तपाईँको चाहिँ स्पेस दिएर नाम ठेगानासँगै म्यासेज लेखेर पठाउनुहोस् 3779 मजाले गफ दिएर पठाउँदा नि हुन्छ, म त एकदम होला होला मात्र भन्दिनँ होइन. हाई सुमन्दा नमस्कार, माम भयो त अञ्जन दाको के सनी, म लङ्गुर खोलाबाट सम्झना बस्नेत हो. एकदम हाम्रो ठिकठाक छ, खानाको कुरै नगरौँ होइन. अहिले धेरै खानाको कुरा गर्दा फेरि फेरि भोक लाग्न थालिसक्यो कि. माई अल फ्रेन्ड्सलाई मिस यु भन्छु, अनि अमलेको रजिना र उर्मिलालाई मिस यु भन्छु, एन्ड सबैलाई शुभतिज भन्छु ल हाम्रो तर्फबाट नि शुभतिज। तपाईँलाई पनि राम्रो मजाले नाचेर एकदम रमाइलो गरी मनाउनु होला, बाँकी छ दुई चार दिन फेरि पनि विस गरौँला। अर्को म्यासेज छ, हेलो सुमन्दा के छ न्यू खबर, माम भयो त अञ्जनदाको के छ नि, म लङ्गुर खोलाबाट बस्नेत सम्झना हो, अघि सम्झना बस्ने त अहिले बस्नेत सम्झना होइन, कुरोकानी मिलाएर बुझौँ। अनि हजुरलाई पनि ल मिस यु भन्नुभएको छ, थ्याङ्क यू सो मच सुमन्दा, नमस्कार माम भयो त, ओहो बस्नेत सम्झना बस्नेतकै म्यासेज लगातार तिनवटा, अमलेको रेजिना उर्मिलालाई मिस यु भन्छु, अहिलेकै म्यासेज रिपिट दोहोरिएर आएछ केही भएर। हेलो दा के छ तपाईँको खबर, म आई एम पासाङ बमजन फ्रम मरिन, मेरो अल फ्रेन्ड्सलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु दा। अनि अनि अहिले के लेख्नु भएको छ भनेदेखि, अनि अहिले बज्ने सङ मेरो फ्यामिलीलाई अनि सम्पूर्ण साथीको लागि है दा, बाई दा ह्याभ सी ड्रिम, बाई बाई गुड नाइट भन्नु लेख्नु भएको छ, थ्याङ्क यू सो मच पासाङ बमजनजी, नेक्स्ट टाइम पनि तपाईँको म्यासेज पढ्न पाइयोस्। अर्को म्यासेज छ, अन्जान दाको टुप्पी घुमाएर लास्टो फ्याफुल्ला, अनि हजुरको नाम ए माम भयो भ्याइसे त आमालेबाट उर्मिला एन्ड रेजिना बमजन, के हो हिजो आज त अन्जनको हाँसो गाउँघरतिरको भाले कराएको जस्तो सुन्न थाल्छ त, ल सुनिन्छ त अरे, ल के भयो त्यस्तो धेरै भाले कराएको आवाज गुन्जेर त्यहाँ एकचोटि अपरेसन गरेर जानु त कानको ठिक भइहाल्छ, धेरै भाले भनेर नकराउनु, फेरि दादाले तपाईँको टपक्क टिपेर फेरि सुकुडी बनाएर खानु होला, बेलैमा होस् पुर्याउनु नत्र खतम होला अरे, ल विचार गरौँ है, बर्बाद नै होला, गुड नाइट बाई। के हो यो अनि लाखार मुरी हो कि के लेख्नु भएको छ मैले बुझिनँ, सियु अर्को म्यासेज भन्नुभयो होला तामाङ भाषाबाट, जे भए पनि धन्यवाद होइन, अब गाली गरे होइन नबुझेपछि के गर्नु त होइन, को हो त्यस्तो विधि हाँस्ने फेरि है, नयाँ नयाँ हाँस्नु मान्छेहरू लिएर आउँछ होइन अन्जानले पनि हेरि, हाई त माम भयो अमालेबाट रेजिना एन्ड उर्मिला हो। सुमन्दा हजुरले एसएमएस पहिलेको जस्तो राम्रोसँग पढ्नुहुन्थ्यो है, तलको माथि माथिको तल गरी पढ्नुहुन्छ त प्रोग्राममा, अब हेर्नु न म्यासेज कहाँ तलमाथि हुन्छ, यहाँ भलिबल हो र पुरै उफारेर पुरा तलमाथि गर्नु, म्यासेज त म्यासेज हो नि, एकदम मजाले सिरियल्ली पढ्दै पढ्दै लगिरहेको छु म यार, तपाईँ त्यत्तिकै आरोप लगाइदिनुहुन्छ यार के अनि, फ्रेन्डहरूले कति दुःख कष्ट गरेर एसएमएस पठाउनुहुन्छ तर हजुरले नै एसएमएस छोडिदिनु भएपछि एसएमएस पठाउन मन लाग्दैन रे, ओके एसएमएस राम्रोसँग पढ्दैछु हजुरको प्रोग्रामलाई बेस्ट अफ लक भनेको नाताले सुझाव, ल लेख्नु भएको छ, ल धन्यवाद रेजिना एन्ड उर्मिलाजी, तपाईँहरूको सुझाव त मलाई एकदमै हो, थ्याङ्क यू है, फेरि फेरि यस्तो सुझाव दिनुहोला, अब अलिअलि बोल्ने कामबाट नि मलाई अब सहयोग हुँदैछ उतातिर, मैले भन्नु भने थ्याङ्क यू उतैबाट भनिदिन्छ नि, यस्तै हो क्या, मिलिसकेपछि कुरो मिलिसकेपछि सब कुरो मिल्छ है, धन्यवाद फेरि पनि उर्मिला र रेजिनालाई। हेलो सुमन्दा के छ खबर, माम भयो छ, अनि अन्जनदाको मामसाम सब भइसक्यो होइन, अब यस्तो रिपिट भएको म्यासेजलाई चाहिँ म अलिअलि कट कट कट गरेर कट पढिदिन्छु, त्यही कुरा भन्नुभयो होला उर्मिलाजी, अनि अब धेरैचोटि रिपिट भइसकेपछि त अब अलिकता धेरै पढिनँला धेरै सुनिरहँदा पनि त झ्याउ लाग्छ नि त, नयाँ नयाँ खोजीमा हो के म भन्नाले, म्यासेज चाहिँ छोड्दिनँ है फेरि, अनि सबै अल फ्रेन्ड्सलाई मिस यु भन्छु, अनि हजुरलाई पनि दा लेख्नु भएको छ, ल यो सेम टु सेम अहिले म्यासेज, अनि मैले पुरै कहाँ पढ्छु त यसरी होइन, हाई सुमन्दा नमस्कार माम भयो, किनकि हामीसँग धेरै म्यासेजहरू पनि त हुन्छ नि, मैले सबैको म्यासेजलाई पढ्नु पऱ्यो नि त होइन, म लङ्गुर खोलाबाट सम्झना बस्ने दा अल फ्रेन्ड्सलाई मिस यु भन्छु, अनि अमलेको रेजिना उर्मिलालाई मिस यु भन्छु, अनि सबैलाई शुभतिज भन्छु, ल यो पनि म्यासेज रिपिट भएको होइन त, मैले भनेर नै पर्दैन, सिसा फुटे टुक्रा हुन्छ धरती फाटे खाडल, साथी छुटे साथी छुटे दयाल हुन्छ लेख्नु भएको छ यार, के भन्नुभयो, माया छुटे पागल, के छ सुमन्दा न्यू खबर, अमलेबाट मन्जु थिङ्गे, ल मन्जुजी हाम्रो एकदम ठिकठाक छ, तपाईँको नि राम्रै होला, जीवन के हो जिएर हेर, बिस के हो पिएर नहेर, बिस पिएर हेर भन्दा सिद्धि हो नि खतम बर्बाद भयो नि, कस्तो हो टेस्ट टेस्ट फेरि यतापट्टि पछि भन्नै पाइँदैन अनि के हेर्नु त होइन, यो कुरो सबले टेस्ट गर्ने होइन नि, त्यसको बाहिर लेख्दै हुन्छ सब कुरो, त्यही पढेर थाहा पाउनु पर्यो नि, सब कुरोलाई टेस्ट गरेर आफैले भोग्नुपर्छ भन्ने कहाँ हुन्छ र मित्र है, तैपनि तपाईँको भावना चाहिँ म पढ्छु, जीवन के हो जिएर हेर, बिस के हो पिएर हेर, आगो के हो छोएर हेर, आँसु के हो रोएर हेर, ईश्वर ईश्वर के हो ढोगेर हेर, धोका के हो भोगेर हेर, ल सब कुरो हेर, हेलो दा के छ खबर, अनि माम हाम भयो त, आई एम मनिषा तामाङ रामपुरबाट, मेरो फ्रेन्ड्सहरूलाई मिस यु लभ यु भन्न चाहन्छु है दा, ओके बाई लेख्नु भएको छ, थ्याङ्क यू सो मच मनिषाजी, धन्यवाद म्यासेज गरिदिनु भयो धेरै धेरै, नेक्स्ट टाइम पनि म्यासेज पढ्न पाइयोस्। अर्को म्यासेज लिँदैछु म धेरै धेरै हतार गरेर, नमस्ते दाजु लेख्नु भएको छ, धेरै दाजु भन्ने शब्द आयो क्या, अलिकता कस्तो राम्रो लाग्यो नि। सन्चै हुनुहुन्छ, एकदम सन्चै छु। सिन्धुलीमा बसोबास गर्ने सम्पूर्ण नारीहरूलाई 2073 चाहिँ तिज राम्रो गरी मनाउनुलाई भन्दै हार्दिक शुभकामना दिन चाहन्छु। सुनुवार युक्तराज लिन्चुवा ए लिनुचा फ्रम BDC4 मैबले हाल नुवाकोट, मेरो मनकी रानी कमला लिनुचा रितुलाई लभ यु एन्ड मिस यु भन्न चाहन्छु। ओके बाई भनेर लेख्नु भएको छ है। राम्रो म्यासेज दिनुभएको छ युक्तराजीले चाहिँ, राम्रोसँग तिज मनाउनु होला होइन। अनि त्यसपछि आफ्नै चाहिँ मनको रानीलाई पनि मजाले म्यासेज गर्नुभएको छ, धेरै माया गरिरहनु भएको छ। नुवाकोटमा हुनुहुँदो रहेछ यति बेला, सो सिन्धुलीमा हुनुहुन्छ होला उहाँकी रानी चाहिँ, मजाले सुनेर बस्नुभयो होला त्यति बेला, खुसी भइसक्नु भयो होला। अर्को म्यासेज लिँदैछु म। हेलो सुमन ब्रो, के छ हो तपाईँको हल्ली चल्ली? एकदम ठिकठाक छ। अनि खाना खानुभयो लेख्नु भएको छ, खाना खाइसक्यो। पखेटा नै छैन चरी डुल्नु कसरी? अब पखेटा छैन भने खुट्टाले हिँडेर टक्क टक्क डुल्ने नि होइन, हामी सबैको कहाँ पखेटा हो त नि। हाँगै भाँचिएछ फुल फुल्नु कसरी? 92 प्रोग्राम सुन्न नपाए नि भुल्नु कसरी? दा कुरा के भने नि, म चाहिँ मेरो साथीहरूले धेरैभन्दा धेरै चाहिँ मिस गरेको छु के, जस्तै मेरो साथीहरू रेमन, रश्मिला, अस्मिला, अन्जु, मन्जु, अनुजा, सरिता, सङ्गीता, सम्झना, युनिसालाई धेरै मिस गरेको छु भनिदिनु ल दा। फ्रम अमले राजवासबाट विशाल पागल प्रेमी दा, अहिले म काठमाडौँ छु, अर्को एसएमएसमा भेटौँला ल ब्रो, बाई लेख्नु भएको छ। थ्याङ्क यू सो मच मित्र। अब तपाईँको म्यासेज चाहिँ धेरै साथीहरूको मनभित्र पुगिसकेको छ, त्यस कारणले तपाईँ ढुकाउनुहोस्, तपाईँ मात्र म्यासेज पठाउनुहोस्, बाँकी कुरोमा सब मिलाइहाल्छ। अर्को म्यासेज छ, इट्स मी रोशनी थापा मगर फ्रम सिलामे, माई अल फ्रेन्ड्सलाई मिस यु एन्ड बेस्ट फ्रेन्ड जमुनालाई लभ यु। ओके बाई दा, गुड नाइट, हेभ अ स्विट ड्रिम लेख्नु भएको छ। थ्याङ्क यू सो मच मित्र, सिलामेबाट म्यासेज गर्नुभयो। जमुनाजीलाई चाहिँ मजाले विशेष गरी सम्झिनु भएको छ, रोशनी थापाजीको म्यासेज हो यो। अर्को म्यासेज छ, हेलो हाउ आर यु एन्ड अञ्जन दाको के छ खबर? तपाईँको भोइस चाहिँ क्या दामी छ क्या। अरे ल, थ्याङ्क यू सो मच। वी आर आस्था एन्ड अनुपा माझी फ्रम रातमाटा, यु एन्ड अञ्जन दा र आवर अल फ्रेन्ड्सलाई ह्याप्पी तिज ल, स्पेसल आवर मम्मीलाई ह्याप्पी तिज एन्ड लभिङ सो मच है। ओके बाई लेख्नु भएको छ, थ्याङ्क यू सो मच बोथ अफ यु आस्था एन्ड अनुपा, किस एन्ड युर म्यासेज। हिउँ होइन मेरो घाम लाग्दैमा, हिउँ होइन मेरो घाम लाग्दैमा पग्ली जाने, ऐना होइन मेरो माया सिसासरी फुटी जाने। हेलो दा, माम भयो त, आई एम रोशनी कान्छी भद्रकाली दुई चियाबारीबाट, अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल दा, सी यु लेख्नु भएको छ। थ्याङ्क यू सो मच रोशनीजी, माया मजाले सिसा जस्तो नबनाउनु होला, हिउँ जस्तो नबनाउनु होला, के जस्तो बनाउनु भने ढुङ्गा जस्तो एकदम सधैँभरि रहिरहने, मजाले छाप बसिरहने है। अर्को म्यासेज जाने बेला भइसकेको छ, जाने भन्दा अगाडि धेरैभन्दा धेरै म्यासेज चाहिँ म समेट्न चाहन्छु। हेलो दा नमस्ते लेख्नु भएको छ, नमस्ते, आम्बोटेबाट वरुण अविरल घिमिरे, मसँग आज कोही कोही रिसाएका छन्। कोही कोही रिसाउनु भएको रहेछ, अब कोही कोही नरिसाउनु होला भन्न चाहन्छु। 9614764138 कल गर ल, एन्ड डट डट एन्ड लेख्नु भएको छ, एन्ड अब बज्ने सङ चाहिँ मलाई माया गर्ने घृणा गर्ने सबैलाई सुनाउन चाहन्छु, बाई बाई लेख्नु भएको छ। थ्याङ्क यू वरुण अविरल घिमिरेजी, तपाईँलाई माया गर्ने घृणा गर्ने सबैलाई हामी एउटा दामी सङ्ग राख्दैछौँ। अब बाई बाई भन्ने बेला भइसकेको छ, लास्ट एउटा म्यासेज लिँदैछु म। दा लास्ट ओ माम भयो त, मजाले भइसक्यो। सुजेता लामा अप्सरा साङबा ब्राकेटमा लेख्नु भएको छ, सिन्धुलीगढी जलकन्या दुई चपौलीबाट, हाल मधुटारबाट रमाइलो सङ्घ सरोज गोले, मेरो दा धनराज बमजनलाई, साथी दीपक सलिन सागर सम्पूर्णको लागि ल दा लेख्नु भएको छ। ओके, धेरै बाई भन्ने कुरा आइसक्यो। साथीहरू तपाईँलाई धेरै धेरै धन्यवाद, म्यासेज गरिदिनु भयो, माया गरेर मजाले यति धेरै सम्झेर है, अझ पनि म्यासेज गर्नुहोला, किनकि भोलि फेरि हामी आउनेछौँ 8 बजे तपाईँको म्यासेज यसै गरी लिनको लागि। म्यासेज गर्नको लागि जानुहोस् मोबाइलको म्यासेज बक्समा, टाइप गर्नुहोस् SDS, एक स्पेस दिनुहोस्, टाइप गर्नुहोस् 92, फेरि एक स्पेस दिनुहोस्, म्यासेज लेख्नुहोस्, नेम एड्रेस सब लेख्नुहोस्, पठाउनुहोस् 37799 मजाले म्यासेज गर्दै गर्नुहोला, रातभरि दिनभरि 24 घन्टा सातै दिन होइन, जुनसुकै बेला तपाईँले म्यासेज गरे पनि हामीसँग एकदम मजाले सुरक्षित रहन्छ, हामी भोलि तपाईँको म्यासेज लिनको लागि पक्कै पनि आउनेछौँ। टेक्निकली सपोर्टको लागि अञ्जनलाई धेरै धेरै धन्यवाद भन्दै यो मिठो साङ्गीतिक आवाज तपाईँलाई छोड्दै आवाजबाट म सुमन बराल छुट्टिन्छु, नमस्ते। बारी रुस्दै हिँड्न बाटो बाटोमा म एक्लै गुलाबी रङ्गको छाता ओढी मेरो सामु आइगयो तिमी तिमीलाई देखेर मेरो मनको यो फुल फुल्यो फुल्यो त्यही पल चोरी लगेथ्यो तिमीले यो मन मेरो कल्पनामा डुबिसकेथे तिम्रो हात समय ओर्दै छातासँगै पानी दन्किँदा शरीरभरि होसमा आउँदा देख्छु टाढा तिमलाई पाहुना तिमी प्रति छु छन् मेरा मनभित्र पोख्न देऊ चाहते बोल्न तिमीसँग तर म सकिन बोलाउन तिम्रो हेर न